नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 समयगाहसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको बिहान 10 बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट। आज 7 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी साँझ घर घरमा दीपावली गर्न सरकारद्वारा आह्वान। संविधान सभाको बैठक आज बस्दै बैठकमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र तत्कालीन राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि छलफल हुने। पाकिस्तानमा हुने रक्तपातपूर्ण सङ्घर्षप्रति असहमति जनाउँदै एक प्रमुख समूह लडाकु समूहबाट भिन्न हुने घोषणा। इजिप्टमा कम मतदान भएपछि राष्ट्रपतिको निर्वाचन मिति लम्बियो। र भारतमा जारी आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि अब चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब हिँड्ने। जीवन यापन तथा जीवन गुजार्नका लागि कुनै न कुनै व्यवसाय अपनाउनु पर्दछ। कुनै न कुनै व्यवसाय फस्टाउनका लागि सदाबहार विज्ञापन पनि त गर्नुपर्छ। सधैँ विज्ञापनका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज। अब समाचार विस्तारमा। आज 7 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदिएछ। सरकारले राष्ट्रिय पर्वका रूपमा गणतन्त्र दिवस मनाउने तयारी गरेको छ। काठमाडौँको टोली खेलमा आज विशेष कार्यक्रम हुँदैछ भने साँझ घर घरमा दीपावली गर्न सरकारले आह्वान गरेको छ। 2065 सालमा आजकै दिन संविधान सभाको पहिलो बैठकबाट नेपाललाई लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरेको सम्झनामा यो दिवस मनाउन थालिएको हो। 10 वर्षीय माओवादी सशस्त्र युद्ध 19 दिने जनआन्दोलनको सफलतापछि नै 240 वर्ष इतिहास बोकेको राजतन्त्रको अन्त्य भई नेपालमा गणतन्त्र आएको हो। दिवसका अवसरमा आज सार्वजनिक विदा पनि दिइएको छ। यसैबीच प्रधानमन्त्री सुशील कोइरालाले गणतन्त्रले सबै नेपाली नागरिकहरूलाई एकै धरातलमा उभ्याएको बताउनु भएको छ। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री कोइरालाले सन्देशमा भन्नुभएको छ, राष्ट्राध्यक्ष जस्तो मुलुकको सर्वोच्च पदमा सामान्य नागरिक आसिने बन्ने अवस्था सृजना गरेको छ। 250 वर्षदेखि जरा गाडेको राजतन्त्रको अन्त्य गरी सामान्य नागरिकको दर्जामा परिणत गरेको छ। देशको समग्र शासन व्यवस्थामा नागरिकलाई अधिष्ठापित गरेको छ। प्रधानमन्त्रीको सन्देशमा 2070 साल मङ्सिर 4 गते सम्पन्न संविधान सभाको निर्वाचन मार्फत नेपाली जनताले हालसम्मका बलिदानपूर्ण आन्दोलनबाट हासिल भएका उपलब्धिहरूलाई संस्थागत गर्ने संविधान बनाएर त्यही प्रजातान्त्रिक संविधान मार्फत आर्थिक समृद्धि हासिल गर्ने जिम्मेवारी दिएको उल्लेख गरिएको छ। देशमा भन्नुभएको छ, नेपाली जनताको यो विवेकपूर्ण जनादेशलाई मेरो नेतृत्वमा रहेको संयुक्त सरकारले राम्रोसँग आत्मसात गरेको छ। संविधान सभाले 1 वर्षभित्र संविधान जारी गर्ने जुन संकल्प गरेको छ त्यसलाई सघाउन सरकारले सत प्रयत्न गरिरहेको छ। अघिल्लो संविधान सभाले सम्पन्न गरेको कामको स्वामित्व ग्रहण गर्ने संविधान सभा र व्यवस्थापिका संसदको नियमावली पारित गर्ने संविधान निर्माणको समय तालिका निर्माण गर्ने संविधान सभाका समितिहरूको सभापतिमा निर्विरोध निर्वाचन गर्ने शान्ति प्रक्रियाको भिन्न र जटिल अङ्ग मानिएको बेपत्ता छानबिन सत्य निरूपण तथा मेलमेल आयोग गठन ऐन ल्याउने जस्ता कार्यमा यस अवधिमा आशातीत सफलता हासिल भएको स्मरण गराउँदै कोइरालाले यस अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शान्ति, राजनैतिक स्थायित्व, लोकतन्त्र, लोकतान्त्रिक संविधान र विकास हासिल गर्न थालिएको महाज्ञमा धैर्यतापूर्वक सहयोग गर्न अनुरोध गर्नुभएको छ। यस्तै राष्ट्रपति डाक्टर रामरण यादवले कबुल अनुसार काम गरेर देखाउन दलहरूलाई आग्रह गर्नुभएको छ। गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति यादवले सन्देशमा भन्नुभएको छ, 7 वर्षदेखि बाटो हेरिरहेका जनता अब बाचेर आश्वासन होइन नयाँ संविधानकै प्रतीक्षामा रहेको र संविधान सभाबाट अपेक्षित अवधिमा संविधान बन्न नसक्दा राष्ट्रको मन प्रतिकूल असर पर्न गएको तथ्यप्रति यहाँ सबैको ध्यान जानु उचित हुन्छ। संविधानको आधारशील मानी भविष्यको समृद्धि नेपालको जग ठग्ने भएकाले नयाँ संविधान सबैले दृष्टिबाट सन्तुलित, लोकतान्त्रिक र समावेशी हुनु अपरिहार्य रहेको भन्दै यादवले नयाँ संविधानको प्रमुख उद्देश्य राष्ट्रिय एकता र अखण्डता तथा सामाजिक सद्भाव र सामञ्जस्यताको सुदृढीकरण हुनुपर्नेमा जोड़ दिनुभएको छ। यादवले मुलुकमा गणतन्त्र लोकतान्त्रिक शासन पद्धति स्थापना गर्ने क्रममा विभिन्न कालखण्डमा शहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात अमर शहीदप्रति हार्दिक सम्मान अर्पण गर्नुभएको छ। नेपाल बार एसोसिएसनले गणतन्त्र दिवसको अवसर पारेर विशेष संवैधानिक सम्मेलन गर्ने भएको छ। अहिले केही बेरपछि संवैधानिक सम्मेलनको प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन गर्नुहुनेछ। तीन दिनसम्म सञ्चालन हुने सो सम्मेलनमा राज्यको शासकीय स्वरूप, मौलिक हक, संवैधानिक हक, नागरिकता तथा समावेशिता, राज्यको पुनर्संरचनाका आधार, निर्वाचन प्रणाली र न्यायपालिकाका विषयमा 29 कार्यपत्र प्रस्तुत हुने भएको छ। प्रस्तुत प्रतिवेदन र छलफलबाट प्राप्त सुझावलाई कानून व्यवसायको समेत जिम्मेवारी निर्वाह गरेका नेताहरू राजेश्यम अधिकारी, अग्नि खरेल, पुष्पा भूषाल, खिमलाल देवकोटा, एकराज भण्डारी र लक्ष्मण लाल कणसहितको टोलीले निष्कर्ष निकाल्ने महासचिव सुशील कुमार पोखरेलले जानकारी दिनुभयो। प्रधानमन्त्री सुशील कोइरालाले उद्घाटन सम्मेलन शुभारम्भ गर्नुहुने र समापन समारोहमा प्रस्तुत कार्यपत्र र छलफलमा उठेका विषयहरूलाई समेटी तयार पारिएको प्रतिवेदन संविधान सभाका अध्यक्ष सुभाष नेङ्वाङलाई हस्तान्तरण गरिने भएको छ। संविधान सभाको बैठक आज बस्ने भएको छ। दिउँसो 1 बजेपछि बस्ने आजको बैठकमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र तत्कालीन राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि आज छलफल हुने कार्यतालिका छ। आजको बैठकमा उक्त प्रतिवेदनमाथि विभिन्न राजनीतिक दलका नेताहरूले आफ्नो धारणा राख्नेछन्। एक हप्ता अघि लमजुङको सदरमुकाम बेसी सहरबाट हराएकी किशोरीको शव भेटिएको छ। बाहुन डाँडा गाविस आटा लाम्पाटा घर भई बेसी सहर 12 शान्ति टोलमा बस्ने 19 वर्षकी आइत माया तामाङको शव चिती गाविस 6 मध्ये मर्स्याङ्गी जलविद्युत परियोजनाको जलाशयमा भेटिएको हो। शव बुधबार साँझ प्रहरीले पानीबाट निकालेको हो। शवको पोस्टमार्टमका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा राखिएको छ। घटनाको बारेमा अनुसन्धान भएको जिल्ला प्रहरी प्रमुख अच्युत प्रसाद पुडासैनीले बताउनुभयो। पीडित परिवारले घटनाको सत्य तथ्य सार्वजनिक गर्न र दोषीमाथि कारवाहीको माग गर्दै बुधबार सदरमुकाममा प्रदर्शन गरेका छन्। जेठ 7 गते दिउँसो किशोरीको कोठामा केही युवा पसेको र उनीहरू निस्केको केही बेरमै किशोरी पनि रुँदै निस्किएको छिमेकीहरूले बताएका छन्। प्रहरीले युवतीको कोठासँगै बस्ने जितबहादुर अधिकारीलाई अनुसन्धानको लागि पक्रेको छ। यसैबीच घटनाको विषयमा बुझ्न पीडित र आफन्तसँगै प्रहरी कार्यालय पुगेकी पत्रकार कमला केसीमाथि प्रहरीले दुर्व्यवहार गरेको छ। पीडित पक्ष सहितको भिडमा प्रहरीले लाठी चार्ज गर्दा लमजुङ जागरण साप्ताहिकको प्रकाशक तथा सम्पादक कमला केसीलाई लछार पछार गरिएको र मोबाइल खोसिएको भन्दै नेपाल पत्रकार महासंघ लमजुङ शाखाले विरोध जनाएको छ। अब पालु अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालले कस्तो आशा गर्न सकिएला? ए अनावश्यक हस्तक्षेप कम होला, बे जुन जोगी आए पनि कानै चिरेको हो, से समय नै कुर्नु पर्ला। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर ए टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौं। पालो ट्राफिक खबरको यति बेला नानगढ टोडा बिरगञ्ज सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मोगलिन, मोगलिन 9 बिसी काठमाडौँ सडक खण्ड, मोगलिन दमौली पोखरा सडक खण्ड र नानगढ प्रासे बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 राचोक चितवन, फोन नंबर 0656 63 0063, मोबाइल नंबर 98551 7443। अब मौसम सम्बन्धी जानकारी। चितवन जिल्लाको आजको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यस्तै आज दिनभर घाम लाग्ने पनि सम्भावना रहेको महाशाखाको भनाइ छ। मौसम हेरी सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ। जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इजिप्टमा राष्ट्रपति पदको निर्वाचनका लागि भएको मतदानमा यसअघि भन्दा कम मत खसेपछि मतदान तेस्रो दिनका लागि विस्तार गरिएको छ। सन् 2012 भएको निर्वाचनमा तत्कालीन राष्ट्रपति मोर्सीले विजय हासिल गर्दा 52% मतदान भएको थियो। पूर्व सेना प्रमुख फिल्ड मार्शल अब्देल फताह अल सिसी यस निर्वाचनमा उम्मेद्वार बन्नुभएको छ र उहाँले यसअघिको निर्वाचित राष्ट्रपतिलाई जुलाई महिनामा पदमुक्त गरिएको थियो। यस निर्वाचनमा सिसीको प्रतिद्वन्द्वका रूपमा वामपन्थी नेता हमेद सबाही रहेका छन्। इजिप्टमा 5,30,00,000 मतदाता रहेको बताइएको छ। पाकिस्तानी तालिबानमा प्रतिद्वन्दी समूह बीच मार्च महिनादेखि रक्तपातपूर्ण सङ्घर्षप्रति असहमति जनाउँदै एक प्रमुख समूह लडाकु समूहबाट भिन्न हुने घोषणा गरेको छ। यस विभाजनलाई पाकिस्तानी सेनाको लडाकु समूह बीच विभाजन गर्ने रणनीतिको सफलताको रूपमा लिएका छन्। उसले प्रमुख कमान्डरबाट आफूप्रति समर्थन प्राप्त गरेको बताएको छ। यस वर्षको आरम्भदेखि सुरु भएको सरकार तथा तालिबान बीच वार्ताहाल रुद्ध भएको छ। यसका कारण सेनाले लडाकुहरू लुकेर बसेको स्थानमा हवाई आक्रमण गरेका छन् र त्यसका कारण 75 व्यक्तिको मृत्यु भएको थियो। यसरी फुटेर जाने समूह मेहमुसुद आदि समूहसँग सम्बन्धित रहेको बताइएको छ। विभिन्न समूह मिलेर बनेको तिहरिक एक तालिबान टिटिपीमा यो समूह सबैभन्दा महत्वपूर्ण भएको बताइन्छ। समूहले इस्लामी सिरिया कानून लागू गर्न सन् 2007 सङ्घर्ष गरिरहेको छ। फुटेर गएको समूहका वक्ता असाम तारिकले आफूहरू तेहरिक एक तालिबान पाकिस्तानबाट फुटेर गएको र खलिद मेहसुदलाई दक्षिणी वरिस्तानमा आफ्नो नेता मानेको बताएको छ। खेल समाचार। 5 एकदिवसीय क्रिकेटमा इङ्ल्यान्ड 2-1 अग्रता लिएको छ। गै राति भएको खेलमा श्रीलङ्कालाई 10 विकेटले पराजित गर्दै अग्रता लिएको हो। इङ्ल्यान्डले पहिलो खेल डकोर्त लुइस नेमका धर्मे कासी रनले जितेको थियो भने दोस्रो खेल श्रीलङ्काले 157 रनले आफ्नो पक्षमा पारेको थियो। पहिला ब्याटिङ गरेको श्रीलङ्का 24 ओभरमा सबै विकेट गुमाउँदै 67 रनमा समेटिएको थियो। उसलाई सस्तैमा समेट्ने क्रममा इङ्ल्यान्डका क्रिस जोर्डनले 8 ओभरमा 29 रन खर्चेर 5 विकेट लिएको थिए। श्रीलङ्काका 3 जना ब्याट्सम्यानले दोहोरो अङ्कको आँकडा छोएका थिए। अन्य 7 जना ब्याट्सम्यानले 7 रन कटाउन सकेनन्। श्रीलङ्काका लागि कुमार सङ्गाकारले सर्वाधिक 13 रन बनाउँदा महिला जयवर्धनले 12 तथा एङ्गोलो म्याथ्युसले 11 रन जोडे। इङ्ल्यान्डका जेम्स एडर्सन र जेम्स ट्रेवेड बेलले समान 2 विकेटले श्रीलङ्काले 50 ओभरको खेलमा 24 ओभर खेल्दै 67 रन बनाएको थियो। 68 रनको लक्ष्य पछ्याएको इङ्ल्यान्डले 12.1 ओभर खेल्दै 10 विकेटले जितेको छ। उसको जितमा इयान बेलले 41 तथा एलिस्टर कुरले 30 रन जोडेका छन्। र भारतमा जारी आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि आज चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्ने भएका छन्। गैराति भएको खेलमा चेन्नईले मुम्बई इन्डियन्सलाई 7 विकेटले पराजित गर्दै फाइनल नजिक पुगेको हो। पन्जाब भने कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। क्वालिफायरिङ अन्तर्गत हिजो भएको पहिलो खेलमा विजय भएको कोलकाता नाइट राइडर्स पनि फाइनल पुगिसकेको छ। बिहान 10 बजेको अर्पण समाचारको अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। आज 7 गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइदिई साँझ घर घरमा दीपावली गर्न सरकारद्वारा आह्वान। संविधान सभाको बैठक आज बस्दै बैठकमा राज्य पुनर्संरचना आयोगको प्रतिवेदन र तत्कालीन राज्य शक्तिको बाँडफाँड समितिको प्रतिवेदनमाथि छलफल हुने। पाकिस्तानमा हुने रक्तपातपूर्ण सङ्घर्षप्रति असहमति जनाउँदै एक प्रमुख समूह लडाकु समूहबाट भिन्न हुने घोषणा। इजिप्टमा कम मतदान भएपछि राष्ट्रपतिको निर्वाचन मिति लम्बियो। र भारतमा जारी आइपिएल क्रिकेटमा फाइनल प्रवेशका लागि आज चेन्नई सुपर किङ्स र किङ्स इलेभेन पन्जाब भिड्ने। हवस् त, बिहान 10 बजेको अर्पण समाचार सकियो। सुजिता हमाल बिदा भए, नमस्कार। यस अर्पण समाचारको साथमा

मेरो अनि सबैको समस्या यही त हो नि काका। ल हिँड्नुहोस् ओमसाई इलेक्ट्रिकमा जाउँ, इन्भर्टर सोलर जे जोड्न पर्छ जोडिहालौँ। अनि सुन्नुहोस् त काका, त्यहाँ त सामानहरू असाध्यै सुपथ मूल्यमा पनि पाइन्छ। हजुर, भारत सरकारद्वारा मान्यता प्राप्त आईएसओ क्वालिटीको अल्फा पावर घरलाई आवश्यक भोल्टेज फाल्ने साइन वेभ इन्भर्टरहरू, 3 वर्ष ग्यारेन्टी तथा नेपाल सरकारद्वारा मान्यता प्राप्त रेस्पा सोलर र सोलर सम्बन्धी सम्पूर्ण कामहरू गरिनुका साथै विद्युत सम्बन्धी सम्पूर्ण सामानहरू उपलब्ध छ। सम्पर्क ओम साई इलेक्ट्रिक एन्ड मेसिनरी, रत्नगर 1 स्कुल सटर सौराहा चौक, फोन नम्बर 0556607724, मोबाइल 9845023724। नमस्कार खडानन्द गुरु। नमस्कार, नमस्कार। लौ न गुरु, मेरो यो गाडी जहाँ लागेर सर्भिस गरे पनि टल्किँदै टल्किएन। मेरो हात हेरेर भनिदिनु पर्यो, यो गाडीलाई कहाँ लग्यो भने नयाँ जस्तै हुन्छ। लौ न गुरु। हरिओम, नारायण नारायण, काशी काशी। हेर्न यो बच्चाको बुद्धि, यस्तो कुरो पनि हात हेरेर भन्नु पर्छ त? यस्तो कुरो त सबैलाई थाहा छ नि। खैरनी चार मगनी चोक पर्सामा रहेको कङ्काली अटो वर्कसपमा जाऊ न, तिम्रो गाडी नयाँ जस्तै हुन्छ नि। पूर्वी चितवनमा पहिलो पटक हाइड्रोलिक तरिकाले काम गरिने ज्याकवास। हामी कहाँ सम्पूर्ण किसिमका लाइट गाडीहरू, डेन्टिङ पेन्टिङ तथा इलेक्ट्रिक सम्बन्धी सम्पूर्ण काम गरिन्छ। सम्पर्क कङ्काली अटो वर्कसप, खैरनी 4 मगनी चोक पर्सा, उपहार मार्बल सँगै प्रोप्राइटर कृष्ण बिक, मोबाइल 9806363466। सिद्धार्थ रेफ्रिजरेशनमा सिजी एयर कन्डिसन न्यू इयर धमाका। सिजी एयर कन्डिसन खरिद गर्दा 19 इन्चको एचडी एलइडी टिभी तथा स्टेबलाइजर निशुल्क उपलब्ध छ। साथमा हामी कहाँ सिजी, चिगो, बेको, हुन्डाई, एलजी ब्रान्डको एसी तथा जेनेरेटर, टिभी, फ्रिज, डिप फ्रिज सुपथ मूल्यमा पाइन्छ। 1 वर्ष वारेन्टी, 5 वर्ष फ्री सर्भिसिङ सुविधा उपलब्ध छ। सम्पर्क सिद्धार्थ रेफ्रिजरेशन, रत्नगर 1 सौराहा चोक टाढी, फोन नम्बर 0556625514, मोबाइल 9855061162 र 9845065670। गाउँ घर समाजको दर्पण सुन्नु होला रेडियो अर्पण। रेडियो अर्पण लोक संस्कृति जगेर्नामा सदा तत्पर। कर्णप्रिय सुमधुर लोक भाकाको बहार, यो हो कार्यक्रम लोक झंकार। हरेक दिन बिहान 10 बजेको अर्पण समाचार पछि मात्र रेडियो अर्पण 104.5 MHz मा सुन्न नभुल्नुहोस्।